चलिए जी, अब तफसीर शुरू करते हैं आयत नंबर 57 से। या अय्युहल्लज़ीन आमनू, ए लोगो जो ईमान लाए हो। ला तत्तखिज़ुल्लज़ीन तखज़ू दीनकुम खुज़ुवन वलईबा, न तुम बनाओ उन दोस्तों को दोस्त या न पकड़ो तुम उन लोगों को जिन्होंने तुम्हारे दीन को खेल और तमाशा बना दिया। मुसलमानों, उन लोगों को दोस्त न बनाओ जो तुम्हारे दीन को हंसी खेल बनाए हुए हैं, ख्वाह ये उनमें से हों जो तुमसे पहले किताब दिए गए और या फिर वो वल कुफ्फार कुफ्फार में से हो। वत्तकुल्लाह इन कुंतुम मुमिनीन, अल्लाह से डर जाओ अगर तुम मोमिन हो। क्या होता है, वइज़ा नादई तुम इलस्सलाती, और जब तुम नमाज के लिए पुकारते हो तो इत्तखज़ूहा खुज़ुवन वलईबा, तो इसे हंसी और खेल ठहरा लेते हैं। ज़ालिका बिअन्नहुम क़ौमुल ला याक़िलून, और ये इस वजह से है कि ये बेअक़ल लोग हैं। ये दो आयतें एक ख़ास वाक़े से रिलेटेड हैं। हम पहले उस वाक़े को देखेंगे, फिर उससे बात आगे जाएगी, और फिर इंशाल्लाह हम देखेंगे कि ये किस माहौल में ये आयात नाजिल हुई। क्योंकि जब तक हम किसी आयत को उसके उसी असल माहौल में जाके बात नहीं समझते, तो फिर बाज़ दफ़ा उसकी तफसीर दुरुस्त नहीं होती। आपने देखा कि तीन बार मुसलमानों को ताकीद की जा रही है कि अहले किताब हों, काफिर हों या मुशरिक हों, या हर वो बंदा जो अल्लाह और उसके रसूल का मजाक उड़ाए, अल्लाह की आयतों का, उसके दीन की बातों का मजाक उड़ाए, तो इनसे दोस्तियाँ ना रखो। क्योंकि ऐसे लोग कभी भी तुम्हारे खैरख्वाह नहीं हो सकते। जहाँ इनकी ऐसी महफिलें हों, जहाँ इनका मामला ऐसा हो कि तुम्हें अपने ईमान में कमी होती महसूस हो, तो उस जगह को छोड़ दो। तो इसके बारे में एक रिवायत आती है, मदीना में एक ईसाई था, जब अशहदु अन्न मुहम्मद रसूलुल्लाह के कलेमात सुनता, यानी अजान जब होती तो उसके कलेमात सुनता, तो उसके जवाब में क्या कहता, अशहदु अन्न मुहम्मद रसूलुल्लाह के जवाब में क्या कहता, कद खरकल काजिब, झूठा जलकर तबाह हो, बद्दुआ देता था नाउसुबिल्ला। और ये कलेमात क्यों थे, उसके दिल की जलन का इजहार था। इत्तेफाक़ की बात है कि एक रात एक लड़की उसके घर में आग लेकर आई, वो खुद और उसके अहले खाना सो रहे थे, नादानिस्ता तौर पर वो आग की चंगारी इसके हाथ से गिर गई, जिससे सारा घर और घर वाले भी जल गए। इस तरह अल्लाह ताला ने इसकी बददुआ को इसी के हक में सच्चा कर दिखाया, इसका कौल सच्चा हो गया और जो झूठा था वो वाकई जलकर राख हुआ। अल्लाहु अकबर। इसी तरह से ही बुखारी में एक और वाक़या भी आता है, वाक़या बताती हूँ, फिर इंशाल्लाह उसकी रिवायतें कई तरफ से हैं, इंशाल्लाह उसको भी ज़िक्र कर दूँगी। फ़तेह मक्का के बाद जब नबी सल्लल्लाहु अलैहि वसल्लम हुनैन से वापस आ रहे थे, तो रास्ते में नमाज का वक्त हुआ, आपने काफ़िले को रुकने का हुक्म दिया। हज़रत बिलाल रज़ी अल्लाह ताला अन्हु ने अज़ान कही। जब आपने अज़ान कही तो वहाँ चंद नौजवान लड़के जो खेल रहे थे, उन्होंने इस अज़ान के कलेमात की हंसी उड़ाई और इसकी नकलें उतारने लगे। इन्हीं लोगों में से एक अबू महज़ूरा थे, जिन पे इंशाल्लाह हम बाद में बात करेंगे। नबी सल्लल्लाहु अलैहि वसल्लम ने इनको अपने पास बुलवाया, इस्लाम की दावत पेश की। अबू महज़ूरा के दिल में अल्लाह ताला ने इस्लाम डाल दिया, खुश आवाज़ थे, इसलिए उनको मक्का का मुअज़्ज़िन मुकर्रर किया गया, और इस तरह अल्लाह ताला की कुदरत से नकल असल बन गई। ये सही मुस्लिम, तिर्मिज़ी, निसाई, अहमद, अबू दाऊद में रिवायत मौजूद है, किताबुल सलात में बाबुल आज़ान अन अबी महज़ूरा। तो ये दो वाक़यात आपके सामने जो रखे, इससे आपको ये अंदाज़ा हो रहा होगा कि कैसे लोग अल्लाह की तरफ पुकार दी जाने वाली अज़ान जो है उससे दिल में बुग़्ज़ महसूस करते हुए उस जगह से, यानी मजाक करते हुए उठते थे। तो अल्लाह ताला ने मुसलमानों को हुक्म दिया कि या अय्युहल्लज़ीन आमनू, اے لوگو جو ایمان لائے ہو، پھر ایک بار ایمان کی کال ہے، اور یہ کال بار بار پڑتی رہے گی جب تک کہ ہم اپنے ایمان کو خالص نہیں کر لیں گے، جب تک ہمارا ایمان خوبصورت ایمان نہیں بن جاتا، اور وہ ایمان جو مطلوب ہے، وہ ایمان جس نے زندگی کا رخ بدلا تھا، وہ ایمان جو صرف اوپر کی چیز نہیں تھی، جو دل کی گہرائیوں میں پیوست ہو جاتا ہے، اسی ایمان کے ساتھ ایمان والوں کو پکارا گیا، اور یہ وہ جملہ جو فرش والے کا تعلق عرش والے سے جوڑتا ہے۔ قرآن پاک میں تقریباً 82 times 82 بار یا ایھا الذین آمنوا کے الفاظ ہیں۔ ابن مسعود رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ جہاں کہیں یا ایھا الذین آمنوا کا خطاب سنو تو اس بات کو زیادہ توجہ سے سنو، کیونکہ اس کے بعد یا تو کوئی حکم ہوگا یا کسی چیز سے منع کیا گیا ہوگا۔ اہل علم کہتے ہیں کہ یہ اپنائیت کا خطاب ہے، اللہ تعالیٰ محبت سے پکارتا ہے، یا ایھا الذین آمنوا۔ اس چوٹ کو اپنے دل پہ پھر محسوس کر لیں کہ ایمان کہاں تک پہنچا، کیونکہ سورۃ مائدہ کے بعد زیادہ دفعہ آپ کو پکارا نہیں جائے گا۔ یہ وہ سورت ہے جس میں سب سے زیادہ یا ایھا الذین آمنوا ہوا۔ پکار پڑھنے کا ایک وقت ہوتا ہے، جب بندہ اس پکار پہ جواب نہیں دیتا تو وہ پکار پھر ختم ہو جاتی ہے۔ اسی لیے کہا، اے ایمان والو، لا تتخذو، نہ تم بناؤ، نہ پکڑو۔ لفظی معنی تو اخذہ کا ہوتا ہے پکڑنا، لیکن یہاں کیا پکڑنا ہے؟ دوستی پکڑنا، تعلقات گھڑنا۔ ایسے معاملات نہ ان کے ساتھ بناؤ، کن سے؟ الذین، وہ لوگ، اتخذو، جنہوں نے پکڑا۔ دیکھیے کیسے خوبصورت انداز سے جو تتخذو تھا وہی اتخذو آگے آ گیا۔ یہ قرآن پاک کا صوتی حسن ہے۔ حالانکہ یہاں یہ بھی تو آ سکتا تھا کہ الذین یفعلون، وہ کرتے ہیں، بناتے ہیں، یجعلون دینکم، تمہارے دین کا مذاق اڑاتے ہیں، لیکن یہ نہیں کہا، بلکہ اتخذو، جنہوں نے بنایا دینکم، تمہارے دین کو۔ دین کیا ہوتا ہے؟ طرز زندگی، طور طریقہ۔ دین سے مراد صرف اسلام ہی نہیں ہوتا، ہم یہ بات پیچھے کر چکے، یعنی تمہارے طور طریقے، تمہاری زندگی گزارنے کے معاملات، تمہاری ایسی چیزیں جو ہیں وہ اس کو یہ مذاق بناتے ہیں۔ خضوعم و لائبن، خضوع اور لائب کیا ہے؟ نان سیریس ایٹیٹیوڈ، کھیل بناتے ہیں، دینی شاعر کا مذاق اڑاتے ہیں۔ کون کرتا ہے یہ کام؟ مین الذین اوت الکتاب، اہل کتاب میں سے کچھ لوگ۔ یہ من تبعیض کا ہے، بعض، ناٹ ایوری ون، سب نہیں کرتے، تھوڑے سے کرتے ہیں، لیکن وہی بات ہے کہ ایک مچھلی سارے جل کو گندا کرتی ہے۔ اسی طرح یہ کرنے والے تو تھوڑے ہیں لیکن نام سب کے اوپر لگ جاتا ہے۔ کن میں سے ہیں؟ من الذین اوت الکتاب، کچھ تو اہل کتاب میں سے ہیں، من قبلکم، جو تم سے پہلے تھے، جن کو تم سے پہلے کتاب دی گئی، ان میں سے کچھ لوگ یہ کام کرتے ہیں، اور باقی والکفار، اور کافر بھی ہیں۔ کچھ ایسے ہیں جن کا دین ہے ہی نہیں، آپ یہ کہہ سکتے ہیں کچھ تو دین والے یہ کام کرتے ہیں، اور کچھ وہ لوگ جو دین سے تعلق نہیں رکھتے وہ یہ کام کرتے ہیں۔ کیا کرو؟ واتقوا اللہ، اللہ سے ڈر جاؤ، ان کنتم مومنین، اگر تم مومن ہو، اگر تمہارے اندر ایمان ہے تو پھر تم رک جاؤ۔ ایک آیت ہے اور کتنی ہی باتیں ہیں جو ہم دیکھ سکتے ہیں اس میں۔ پہلی بات تو آپ دیکھیے کہ مذاق تو اڑایا تھا کسی اور نے، اور پکار پڑ گئی ایمان والوں کو۔ یہی ہے ہمارے دین کا خوبصورت رخ، یہ ہے ہمارا دین کہ کوئی کچھ بھی کہتا ہے اس کو کہنے دو، تم اپنے ایمان کی فکر کرو۔ اور یہی انداز آپ نے پیچھے سورۃ بقرہ میں دیکھا تھا، یا ایھا الذین آمنوا لا تقولوا راعینا، ऐ ईमान वालों, तुम राय ना कहना छोड़ दो, इसलिए कि जब कोई बात किसी गैर कौम का शार हो जाए और तुम्हारी सिर्फ उनके साथ निस्बत ही तुम्हें मुश्किल में डाल दे, तो तुम उससे अपने आप को अलग कर लो। दूसरी बात जो पता चली वो क्या है कि सब अहले किताब नहीं है, मिन, ये कुरान पाक का अदल है। सूरत अलकहफ में हम कुरान पाक की एक सिफत पढ़ते हैं, कय्यिमा, कय्यिम, बैलेंस्ड, बिल्कुल इक्वल, झुकाव नहीं है किसी के लिए और इनहराफ नहीं है किसी से। किसी की मोहब्बत में झूठ को सच नहीं कहती ये किताब, और किसी के बुग़्ज़ में उसकी अच्छी बात को बुरा नहीं कहती। ठीक है, पीछे से कहने वाली ज़ात तो अल्लाह ही की है जो अल आदिल है, लेकिन कुरान पाक की ये सिफत हमें दिखती है और ये बात उसकी दलील है। हमारा हाल क्या होता है कि जब हम किसी के अंदर एक बुराई देखते हैं तो हम पूरी कौम को बुरा कहने लगते हैं, और बाज़ दफ़ा तो ऐसा होता है कि एक हल्का सा धब्बा आ जाता है, कहीं एक हल्की सी चोट खाया हुआ फल हमारे हाथ में आता है तो हम उस हिस्से को काटने की बजाय, उसको उतारने की बजाय पूरा फल ही फेंक देते हैं। अल्लाह ताला क्या कहते हैं, नहीं, मिनल्लज़ीना ऊतुल किताब। अगली बात देखिएगा लफ्ज़ ऊतुल किताब पे, ना तुम बनाओ उनको जो बनाते हैं तुम्हारे दीन को मजाक, हैं किन में से, ऊतुल किताब में से हैं। इनका ताल्लुक़ किताब के साथ है। इससे क्या पता चलता है कि किताब से ताल्लुक़ रखने वाला हर इंसान ज़रूरी नहीं कि वो दीन का सही फहम भी रखता हो, और अल्लाह ताला हमें उनमें से ना करे। अगली बात जो पता चली वो क्या कि वत्तकुल्लाह, अल्लाह से डर जाओ। क्यों, इन कुंतुम मुमिनीन, अगर तुम ईमान वाले हो। देखिएगा कि आयत का आगाज़ था या अय्युहल्लज़ीना आमनु से, और इख्तिताम क्या है, वत्तकुल्लाह इन कुंतुम मुमिनीन, अल्लाह से डर जाओ अगर इस ईमान को सलामत रखना है। इससे पता क्या चला कि तकवा इंसान का गार्ड है, चौकीदार है, अंदर अल्लाह ताला ने पहरे बिठाए हुए हैं कि वो बात जो ज़ुबान पे आती है ला इलाहा इल्लल्लाह की सूरत में, अंदर से जब तक उसको रोका ना जाए तो तब तक ये ईमान महफूज नहीं। और उसी बात के साथ आगे क्या जोड़ा, व इज़ा ना दई तुम, जब तुम पुकारते हो। कौन पुकारता था, सब पुकारते थे, नहीं, चंद मौज़िन पुकारते थे ना, लेकिन यहाँ क्या कह दिया, व इज़ा ना दई तुम पुकारते हो। ये क्या बात है, बहुत खूबसूरत नुक्ता है। हर ईमान वाला अज़ान नहीं दे रहा होता, इसके बावजूद अगर वो उस अज़ान पे खुश है, उस कॉल पे खुश है, तो अल्लाह ताला उसको ऐसे ही गिनते हैं जैसे कि ये काम उसने किया। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की एक रिवायत हम पहले कई बार सुन चुके कि जब कोई शख्स कोई काम करता है और वो किसी काम में हिस्सेदार है, वो तो उसका गुनाह लेता है, लेकिन वो शख्स जो दूर किसी दूसरे शहर में बैठा है और हसरत कर रहा है कि काश आज मैं भी वहाँ होता और मैं भी उस गुनाह में शामिल होता, तो वो भी दूर रह के उसी गुनाह का हिस्सेदार बन जाता है। और इसी तरह कोई शख्स नेकी की किसी महफिल में होता है, वो नेकी का अजर पाता है, लेकिन कोई शख्स दूर है अपनी मजबूरियों की वजह से, अपने हालात के नासाजगार होने की वजह से, तो वो शख्स दूर बैठ के भी उस चीज़ का अजर पा लेता है। इज़ा ना दई तुम, वरना यहाँ भी मिन का लफ्ज़ आना चाहिए था कि तुम में से बाज़ लोग जब ऐसा करते हैं, कहाँ पुकारते हो, एलस सलात, नमाज की तरफ। गौर कीजिएगा इस बात को, नमाज की तरफ पुकारना दो तरह से होता है, एक लिटरल आमतौर पे, जिसको हम दिन में 5 बार अज़ान की सूरत में सुनते हैं, मौज़िन अल्लाह ताला का कलिमा बुलंद करता है कि लोग आएं और नमाज अदा करें। लेकिन नमाज की तरफ एक कॉल दूसरी भी होती है, और वो कॉल कौन सी होती है कि ऐसे दिलों को तैयार किया जाए जो लोगों को नमाज़ पढ़ने के लिए माइल कर दें, वरना तो कितनी ही अजानें आती रहती हैं और किसी के कान में पड़ती ही नहीं, या कानों में तो पड़ती हैं लेकिन बोझल बनती हैं, या सुन के अनसुनी हो जाती है। और ऐसी पुकारें किधर से आती हैं? वो लोग जो अल्लाह के दीन को सरबुलंद करना चाहते हैं, जो लोगों के दिल में नमाजों की मोहब्बत डालना चाहते हैं। और अगर यहाँ आप सलात को ले लें उस माने में जिस माने में ये दूसरे पारे के पहले रुकू में आया, सयकूलु सुफहाउ का पारा, अगर आप याद होगा कि इब्तदा में जब किबले की तब्दीली का हुक्म आया, नमाजों की फ़िक्र लग गई कि वो नमाजें जो किबले की तब्दीली से पहले पढ़ी थी तो उसका क्या बना, तो उस पे हुक्म आ गया था वमा कानल्लाहु लियुदीया ईमानकुम, और अल्लाह ऐसा तो नहीं है कि तुम्हारे ईमान को ज़ाया कर देगा। यहाँ लफ्ज़ ईमान नमाज के पैरेलल आया था, क्योंकि यहाँ ईमान की बातें नहीं थी, नमाज की बात थी। और एक असूल होता है कि जब कोई चीज़ एक चीज़ दूसरी के बराबर है तो फिर दूसरी चीज़ भी उसके बराबर हो जाती है। वहाँ आपको लिखाया था कि अल्लाह ताला ने कुल बोल के जुज़ मुराद लिया है। कुल क्या होता है? कम्प्लीट दीन। ईमान और नमाज का गहरा ताल्लुक है, ईमान एक मुकम्मल ईमान है, नमाज उसका एक अमली इजहार है। तो वहाँ कुल बोल के जुज मुराद थी, यहाँ उसका ऑपोजिट है। व इज़ा ना दई तुम इला सलात को अगर आप यूँ समझें, व इज़ा ना दई तुम इलल ईमान, तो फिर ये ईमान की पुकार है, फिर ये वो पुकार है जो अल्लाह के बंदों के दिलों में ईमान की मोहब्बत की पुकार है। फिर ये कौन सी पुकार बन जाती है? ये पूरा इस्लामी मिशन बन जाता है, ये इस्लाम की पुकार, ये दिलों को बदलने की पुकार, ये लोगों को अल्लाह की तरफ बुलाने की पुकार, ये नफ्स की बंदगियों से निकाल के रब की बंदगी में लाने की पुकार, ये तागूत के असर से निकाल के इंसान को अल्लाह ताला के हुक्मों के असरात के अंदर लाने की पुकार बन जाती है। और हर दौर में ये दोनों पुकारें लोगों को पसंद नहीं आई। किन को पसंद नहीं आई? जो नॉन सीरियस थे। इन आयतों को पढ़ते हुए जहन में ये ज़रूर रखिएगा कि ये आयतें आज नहीं नाजिल हो रही, ये आज से 1400 साल पहले नाजिल होने वाली आयतें। अरब में मुसलमान अभी एक नई ताकत की हैसियत रखते थे, इनके मुखालिफीन इनको उखाड़ने की कोशिश में रात दिन लगे हुए थे। एक इक्तबास है तस्कीरुल कुरान में से, मौलाना वहीदुद्दीन की ये किताब है, लिखते हैं कि अरब में मुसलमान एक नई ताकत की हैसियत रखते थे, मज़ीद ये कि इनके मुखालिफीन इनको उखाड़ने की कोशिश में रात दिन लगे हुए थे। दूसरी तरफ मुल्क के यहूद और ईसाई कबाइल का ये हाल था कि मुल्क के बेशतर इक्तसादी, इक्तसाद कहते हैं मनी मैटर्स, रिसोर्सेस, मुल्क के बेशतर इक्तसादी वसाइल पर इनका कब्ज़ा था। सदियों की तारीख ने इनकी अजमत लोगों के दिलों पर बिठा रखी थी, लोगों को यकीन नहीं था कि ऐसी ताकत को मुल्क से ख़त्म किया जा सकता है। चुनाचे मुसलमानों की जमात में जो कमज़ोर लोग थे वो चाहते थे कि इस्लाम की जिद्दोजहद में इस तरह शरीक ना हो कि यहूदो नसारा को अपना दुश्मन बना लें, ताकि ये कश्मकश अगर मुसलमानों की शिकस्त पर ख़त्म हो तो यहूद और नसारा की तरफ से इन्हें किसी इंतकामी कार्रवाई का सामना ना करना पड़े। ये लोग मुस्तकबिल के मौहूम, यानी वहम जिससे आते हैं ना, वहम वाले ख़तरात, ये मुस्तकबिल के मौहूम ख़तरे से बचने के लिए अपने आप को वक्त के यकीनी ख़तरे में मुब्तला कर रहे थे। और वो इनकी दोहरी वफादारी थी। जो शख्स बेज़रर मामलात में हक को पहचानने वाला बनेगा और ज़रर का अंदेशा हो तो बातिल परस्तों का साथ देने लग जाए, इसका इंजाम अल्लाह के हाँ उन्हीं लोगों में होगा जिनका इसने ख़तरे के मौके पर साथ दिया। तो ये एक छोटा सा इक्तबास था कि आप अंदाज़ा लगा सकें कि ये आयात कब उतर रही हैं, किसकी ज़रूरत थी कि अल्लाह की तरफ पुकार दी जाए और वो उसका मजाक उड़ाए, उसको खेल समझे, कद खरकल काजिब कहे। ये कब हुआ? जब लोगों ने इस तरीके की پالیسیز اختیار کی کہ اسلام کو ابھی پورے دل سے قبول نہیں کر پائے تھے، اس کی کمزوری کی وجہ سے، اس کے نئے پن کی وجہ سے، اور یہود و نصارہ کو وہ ان کی عظمت کی وجہ سے ناراض نہیں کرنا چاہتے تھے۔ ایسے لوگ پھر فتنوں میں پڑ گئے۔ ذہن میں رکھیے گا، کسی انسان کی زندگی میں وہ سب سے بڑا نازک وقت ہوتا ہے کہ جب اس کو اسلام پر قائم رہنے کے لیے کسی قسم کی قربانی دینی پڑے۔ یہ قربانی بعض دفعہ انسان کی انا کی قربانی بھی ہوتی ہے، یہ قربانی گھر والوں کی قربانی بھی ہے، یہ مال اور اولاد کی قربانی بھی ہے، یہ نظریات اور محبت اور پسند اور ناپسند کی قربانی بھی ہوتی ہے۔ ایسے موقع انسان کے اسلام کی تصدیق یا تکذیب کے لیے آتے ہیں۔ یہ موقع ہوتے ہیں جب پتہ چلتا ہے کہ انسان صدیقیت کے مرتبے پہ فائز ہونے والا ہے یا پھر رد کر کے دوسری طرف جانے والا ہے۔ اللہ تعالیٰ کا بندے سے ایک تقاضا ہے، اور وہ کیا؟ کہ جس اسلام کا ثبوت انسان پرامن حالات میں دیتا ہے، اسی اسلام کا ثبوت وہ اس وقت بھی دے جب کہ جذبات کو دبا کر، جان اور مال کا خطرہ مول لے کر انسان اپنے اسلام کا ثبوت پیش کرتا ہے، اور انہی خطروں میں پورا اترنے والا آدمی اس قابل ہوتا ہے کہ جس کو رب پھر اپنا بندہ کہہ دے۔ پھر ایسے لوگ اللہ والے بن جاتے ہیں، اور ایسے لوگوں کی پھر ہمدردیاں اللہ کے دین کے ساتھ ہو جاتی ہیں، اور ایسا ہی شخص پھر اپنے پچھلے تمام اعمال کو قیمتی بنواتا ہے۔ لیکن اگر ایسے وقت میں کوئی انسان اس چیز کا ثبوت نہ دے، تو پھر اس کا مطلب یہ ہے کہ اس نے اپنے تمام اعمال کو بے قیمت کر دیا۔ ایسی ہی سرگرمیوں کا ذکر اب اگلی آیتوں میں آتا ہے۔ فرمایا، قل یا اہل الکتاب، کہہ دیجئے کہ اے اہل کتاب، هل تنقمون منا، نہیں تم ہم سے ناراض ہوتے، اور کوئی وجہ ہمیں سمجھ نہیں آتی، الا مگر ایک ہی ہے، تمہیں ہم سے بس ایک ہی بیر دکھ رہا ہے، اور وہ کیا؟ ان آمنا باللہ، کہ ہم اللہ پر ایمان لے آئے، وما انزل الینا، اور جو ہماری طرف نازل ہو گیا اس پر ایمان لے آئے، اس کے علاوہ تو تمہیں ہمارے اندر اور کوئی عیب نہیں دکھتا، وما انزل من قبل، اور جو ہم سے پہلے نازل ہوا اس پر ایمان لے آئے، بس یہی تین عیب ہیں نا تمہارے نظر میں ہمارے، کہ ہم تمہاری طرح تین کو نہیں، دو کو نہیں، ایک کو مانتے ہیں۔ ہم ان ضلع الی نا کو بھی مانتے ہیں، اور ان ضلع من قبل کو بھی مانتے ہیں، لیکن تم نہیں مانتے، تمہیں اس کے علاوہ کوئی اور ہمارے اندر نقص نکلا، کوئی دکھا؟ اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی پوری زندگی اس چیز کی گواہ ہے کہ مخالفین نے، اور خاص طور پہ جن کا یہاں ذکر ہے یہود اور نصارہ، نے آپ پہ بہت زیادہ حملے کیے، جان تک لینے کے لیے آ گئے، لیکن کبھی بھی آپ کے کسی کام کے اوپر براہ راست کوئی نقص ثابت نہیں کر سکے۔ اسی بات کی بات ہے کہ تم بتاؤ تو صحیح۔ اور یہ انداز آپ کو قرآن پاک میں اور بھی جگہ ملے گا۔ سورۃ بروج کو کھولیے، ایک منٹ میں بھی حوالہ دیکھ کے آپ کو لکھاتی ہوں کہ سورۃ بروج میں بھی اصحاب الاخدود کا ذکر ہے، وہ لوگ جو ایمان پہ ڈٹ گئے تھے اور کھائیوں میں ڈال دیا گیا۔ ایک تاریخ کا واقعہ، انشاءاللہ جب کبھی وہاں آئیں گے تو انشاءاللہ ذکر کر دیا جائے گا۔ جی، سورۃ بروج کی آیت نمبر نوٹ کیجئے گا 8، پیچھے سے کھائیوں میں ڈالنے والوں کا ذکر ہے کہ جن کو اسلام کی وجہ سے مشکلات میں ڈالا گیا۔ تو اللہ تعالیٰ کہتے ہیں، وَمَا نَقَمُوا مِنْهُمْ إِلَّا أَن يُؤْمِنُوا بِاللَّهِ الْعَزِيزِ الْحَمِيدِ، اور نہیں وہ ان سے عیب پکڑتے، نہیں وہ ان سے انتقام لیتے، مگر اس بات پہ کہ وہ ایک اللہ پر ایمان لائے جو غالب ہے اور تعریف کیا گیا۔ حقیقت یہ ہے کہ یہی معاملہ ہر دور کے لوگوں کا ہے۔ آج بھی دیکھ لیجئے، اگر کفر اور اسلام کی جنگ ہے تو اس میں مسئلہ کیا ہے؟ اس میں کیا چیز ہے جو لوگوں کو چبھ رہی ہے کہ ایک اللہ کے نہ بنو؟ اسی پہ ساری جنگیں ہیں نا، پورے گلوب پہ نظر ڈال کے دیکھ لیجئے، لوگوں کو یہ پسند نہیں آتا کہ لوگ ایک رب کے بن جائیں، ہمارے بھی رہو، اپنی کتاب نہ مانو ہماری بھی مانو، اپنے نظریات پہ قائم نہ رہو، ہمارے نظریات پہ بھی آ جاؤ. اللہ تعالیٰ فرماتے ہیں، ان سے پوچھو حل تن کے منہ نہ مننا، نہیں تم ہم سے کوئی عیب لگا سکتے مگر یہی. کتنا خوبصورت انداز ہے، ایسے لگتا ہے کہ جیسے شعور کو بیدار کرنے والا، ایسے لگ رہا ہے جیسے چیلنج کیا جا رہا ہے کہ کوئی ہے عیب تو کھول کے دکھاؤ. تم مسلمانوں کے اوپر الزام تو لگاتے ہو، کوئی الزام ثابت تو کر کے دکھاؤ. نہیں دکھاؤ گے تو حقیقت کیا ہے کہ ون اکثرکم فاسقون، تم میں سے اکثر نافرمان ہے، تم میں سے اکثر ایسے ہیں کہ جیسے کہ حد سے نکل گئے. فسق جیسے چوہی اپنے بل سے نکل کے بھاگ جاتی ہے، جیسے کلی کھل کے پھول بنتی ہے پھر واپس کلی بن نہیں پاتی، اس طرح تم دین کی حدوں سے نکل گئے. کتنا زبردست قسم کا ایک کمنٹ ہے ایسے لوگوں کے کام پہ کہ جو اللہ کے دین کو کھیل اور تماشا بنائیں. اور ایسا تعلق رکھنے والے لوگوں کو، یعنی اللہ کے دین سے تعلق رکھنے والوں کو، وہ لوگ اپنی اس چیز کا شکار بنا لیں کہ جس سے وہ یہ سوچ لیں کہ شاید ہم مسلمان ہو کے کوئی جرم کر رہے ہیں، کوئی گناہ کر رہے ہیں. قل هل انبئکم، کہہ دیجئے کیا میں خبر دوں تم کو، بشر من ذالک، اس سے بھی بدترین مثوبتا انجام کی. عند اللہ، اللہ کے نزدیک، یعنی کیا میں تمہیں اس سے بھی برے انجام کی خبر دوں؟ کس سے بھی برے انجام کی خبر جو دنیا میں تم دیکھ رہے ہو؟ تم دنیا میں مسلمان ہونے کے نام پہ اگر کسی کے اوپر کوئی ظلم کر رہے ہو، کوئی زیادتی کر رہے ہو، تم تو سوچتے ہو کہ یہ ان کے اوپر ہو گیا، یہ ان کا معاملہ بگڑ گیا، لیکن تم دیکھنا چاہتے ہو کہ اس سے بھی زیادہ کوئی بات ہے، کوئی اس سے بھی زیادہ بات ہے کہ جو کسی کا انجام ہو سکتا ہے. کیونکہ دنیا میں جو طاقتور ہوتا ہے نا، وہ غالب آ جاتا ہے، وہ گردنیں بھی کاٹ سکتا ہے، وہ لوگوں کے نظریات کو بھی کاٹ سکتا ہے، وہ کن چھری سے انسان کو کاٹ کے پھینک سکتا ہے، لیکن وہ یہ بھول جاتا ہے کہ اگر آج میں کسی کے اوپر ظلم کر رہا ہوں تو کل میرے اوپر تو وہ ذات ہے کہ جس کا تو نام ہی المنتقم ہے، انتقام لینے والا. اب اللہ تعالیٰ تاریخ کی کچھ باتوں کو سامنے لا کے ان کے ایمان کی، جو انہوں نے ایمان کی وجہ سے جو مشکل میں ڈالا لوگوں کو، تو اس کا برا انجام بتا رہے ہیں کہ کیا میں تم کو اس سے بھی بدترین انجام بتاؤں؟ عند اللہ، اللہ کے نزدیک، اور وہ کیا ہے؟ من لعنہ اللہ، وہ جس پر اللہ نے لعنت کی. یہ ہے بشر من ذالک، اس سے بھی بری. کس سے بھی بری جو تم کہہ رہے ہو؟ تو پہلی چیز کیا ہے؟ شر من ذالک من لعنہ اللہ، جس پر اللہ کی لعنت ہو. لعنت کیا ہوتی ہے؟ لام عین نون، لعن بودھ کے معنوں میں ہوتا ہے، با عین دال، دوری. اللہ تعالیٰ کی کسی پہ لعنت کیا ہوتی ہے؟ کہ اللہ تعالیٰ اس کو دور کر دیتا ہے، ہدایت سے دور کر دیتا ہے، اپنی رحمت سے دور کر دیتا ہے، نیکیوں کے شوق سے دور کر دیتا ہے. اسی لیے پھر لعنت کو مہر لگنے کے معنوں میں بھی مراد لیا جاتا ہے، اور بعض دفعہ سیلڈ کے معنوں میں آتا ہے کہ نیکی کی توفیق چھن جاتی ہے انسان سے. اللہ تعالیٰ اس کو ایک ایسی سچویشن پہ لا کے کھڑا کر دیتا ہے کہ پھر وہ اس توفیق کو اپنے ہاتھ سے خود ہی کما دیتا ہے. یہ ہے لعنہ اللہ. یہ ایسی جیسے مدینہ میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے جانے کے بعد پیغام تو سب کو دیا تھا، اوس کو بھی دیا تو خزرج کو بھی دیا، تو کیا آپ سوچ سکتے ہیں کہ یہود کو نہیں دیا ہوگا؟ دیا تھا نا، لیکن وہ پیغام ان کے کانوں پہ کوئی اثر نہ ڈال سکا کیونکہ دل اندر بند تھا نا. یہ ایسی ہے کہ جیسے سٹمک بھرا ہو نا، تو آپ منہ کھول بھی دیں، لقمہ کسی کے منہ میں زبردستی ڈال بھی دیں، وہ اندر نہیں جاتا کیونکہ وہ چیز آگے سے سیز ہوئی ہوئی ہے. تو جب دلوں میں جذب کی کافی کیفیت نہیں ہوتی تو کانوں کے پردے بھی موٹے ہو جاتے ہیں. اندر جذب करने की कैफियत होगी, अंदर भूख होगी ना, तो कानों के रास्ते लफ्ज़ सीधे दिल में जाएंगे, लेकिन अंदर नहीं होगी तो फिर वो लफ्ज़ ऊपर ही रह जाएंगे। तो ऐसे लोगों की बात की गई कि मल लानहुल्लाह, अल्लाह ने इनके ऊपर लानत की। अल्लाह ने किए, हम नहीं कर रहे, ना हमें किसी को कहने की ज़रूरत है, बस अल्लाह के इस कलाम ही को हम सामने रख रहे हैं कि अल्लाह ने उनके ऊपर लानत की। दूसरा, इनके साथ क्या इंतकाम लिया अल्लाह ताला ने इस बुरी चीज़ का, जो ऊपर जिसका जिक्र था, गदीब अलैह, अल्लाह इन पर गज़बनाक हो गया, नाराज़ हो गया इनसे, अल्लाह ताला इनसे एंग्री हो गया। अल्लाह का गज़ब क्या होता है? अल्लाह का गज़ब ये है कि बंदे की ज़िंदगी से सुकून छिन जाए, उसके दिल का इत्मीनान रुखसत हो जाए, उसकी रातों की नींद उड़ जाए, उसको अपने ऊपर ही काबू न रहे। अल्लाह का गज़ब क्या होता है कि बंदा दुनिया में भी अपने आप को अनफिट फील करता है और ज़िंदगी उस पर अजीरन होने लगती है। और आख़िरत में अल्लाह ताला के गज़ब की बातें कई सही अहादीस से मिलती हैं, जिसके साथ ही ये लफ्ज़ आते हैं कि अल्लाह ताला उनसे कलाम नहीं करेगा। कुछ लोग ऐसे हैं कि जिनको अल्लाह ताला देखेगा नहीं, उनसे नाराज़ होगा, उनको गुनाहों से पाक नहीं करेगा, और इसी तरह अल्लाह ताला फिर उनको उनके उनके गुनाहों से पाक नहीं करेगा। अल्लाह ताला हमें अपने गज़ब से बचा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम दुआ किया करते थे, अल्लाहुम्मा ला तक्तुलना बिग़ज़बिक, अल्लाह हमें अपने गज़ब से ना मारना, तेरा गज़ब ना हम पे आ जाए, तू इससे हमको ना पकड़ना। वजाला मिनहुमुल क़िरदा, और उनको बंदर बनाया, सबको नहीं, फिर देखिएगा मिनहुम, हुम कौन है? वही ऊपर अहले किताब, ख़ास तौर पे बनी इसराइल। क्या बना दिया? क़िरदा था, बंदर बना दिया, ये बंदर बन गए। असहाबे सब की तरफ इशारा है कि जब उनके ऊपर अजाब आया था तो लिटरली उनकी शक्लें और उनके जिस्म जो थे वो बंदर नुमा बन गए। और क्या बनाया? वल खनाजीर, और खनजीर बन गए, सुअर बन गए। ये कौन लोग थे? क्योंकि अल्लाह ताला ने माजी का सीगा इस्तेमाल किया, वजह आला बनाया है। इस पे फिर मुफस्सरीन बाज़ लोग अपनी यानी राय देते हैं, वल्लाहु आलम, सही राय तो इनकी कुरान पाक में तो किसी कौम के बंदर होने, बंदर बनने की बात तो आती है, लेकिन खिंजीर होने की बात नहीं आती। लेकिन फिर ये कौन लोग थे? नबी सल्लल्लाहु अलैहि वसल्लम से सवाल हुआ कि क्या ये बंदर और सुअर वही हैं? तो आपने फरमाया, जिस कौम पर अल्लाह ताला का ऐसा अजाब नाजिल होता है, इनकी नस्ल ही नहीं होती, इनसे पहले भी सुअर और बंदर थे। ये रिवायत मुख्तलिफ अल्फाज में सही मुस्लिम और निसाई में है। मुस्नद में है कि जिन्नों की एक कौम सांप बना दी गई थी, जैसे कि बंदर और सुअर बनाए गए, लेकिन ये गरीब रिवायत है, तफसीर इब्ने कसीर में आप देख सकते हैं इसको भी। बस लोग कहते हैं कि जिस तरह यहूद को बंदर बनाया गया था, तो इसी तरह नसारा को भी किसी मौके पे उनकी शक्ल मसख की गई थी। अल्लाह ताला हम सबको महफूज रखे बुरी बातों से, बुरी चीज़ों से। यहाँ तो लिटरली कुछ बनाने की बात थी ना, लेकिन आज के दौर में कुछ ऐसी डिस्कवरीज हुई कि जिसने इंसान को सोचने पे मजबूर कर दिया कि कहीं ये एक इस्तारतन बात तो नहीं की जा रही। क्योंकि आप देखिए कि जहाँ लफ्ज़ बंदर आता है ना, तो वहाँ नक्काली आ जाती है, कॉपी करना, किसी की नकलें उतारना, किसी को फेसेस बना के दिखाना, ये पसंदीदा नहीं। अल्लाह ताला ने यहाँ बंदर और खिंजीर बनाने की बात की गई, तो एक लेटेस्ट रिसर्च आपके सामने रखूँगी। बंदरों की एक किस्म होती है जिसको मार ममिस्ट कहते हैं, MARMASET, ये एक किस्म है उनकी, एक काइंड। कहते हैं कि इन बंदरों में माँ और बच्चे में बॉन्डिंग नहीं होती, यानी इनकी माँ में ममता का जज्बा नहीं होता, बेरहम माएँ जिसको आप कह लें। इसी तरह बंदरों की एक और किस्म है, बेबुन्स कहते हैं उनको, BABONS। कहते हैं कि इस नस्ल में बाप का पता नहीं होता, ना बच्चे को बाप की पहचान होती है, और ये भी नहीं याद रहता कि कौन किसका बाप है। नर और मादा में आपस में कशिश तो होती है, लेकिन बहुत जल्दी अपने पार्टनर्स बदल लेते हैं। इसी तरह आप देखिए कि खनाजीर, खिंजीर एक आप कह सकते हैं कि सिंबल है बेहयाई का, अलामत है इस चीज़ की। तो अगर इन तीनों चीज़ों को सामने रखें तो जब पूरी की पूरी कौमों का माइंड ही वो बन जाए जो ऐसी मखलूकात है, जब लोग वही काम करने लगे, जब वही रिश्तों के बॉन्ड टूटने लगे, वही जब नसब और हसब का पता न चले, और वही जब कपड़े बदलने की तरह अपने कपल बदले जाएं, तो फिर असल में तो ये एक अजाब ही तो है। आज के दौर में एक और कोशिशें की गई, वो भी आपके सामने रखती हूँ, जीनो ट्रांसप्लांट कहते हैं इसको, यानी इंसान की जो जेनेटिक है ना, जेनेटिक इंजीनियर जो हैं वो आजकल जिन कोशिशों में हैं, और वो क्या है कि इंसान के जिस्म में कुछ लोग होते हैं उनके ऑर्गन्स फेल हो जाते हैं। आपने ये बात तो बहुत दफ़ा सुनी होगी कि दिल बदलना और गुर्दा बदल देना, एक इंसान का किडनी दूसरे को लग जाता है, दिल भी लगाए जा रहे और डिफरेंट अज़ा। इस वक्त जो लेटेस्ट रिसर्च है उसको क्या कहते हैं, जीनो ट्रांसप्लांट। उसमें इंसान के जिस्म में अब सुअर का दिल लगाने की तैयारियां हो रही हैं, उसका जिगर पेंक्रियास इंसान को लगाया जा रहा है, सुअर के ब्रेन सेल्स इंसान के अंदर डाले जा रहे हैं, बोन मैरो ट्रांसप्लांटिंग तक हो रही है। कहते हैं कि पहले वो कुछ सुअर जो होते हैं उनके ऊपर काम करते हैं, उनके उन ऑर्गन्स को मज़ीद इस तरीके से डिवेलप करते हैं कि वो इंसान से ज़्यादा करीब से करीब हो जाए, क्योंकि जानवरों में सुअर ही एक ऐसा जानवर है जो बहुत ज़्यादा यानी इंसान से मिलता है। जब इंसान का यानी जिस्म जो देखा जाए अंदर से तो सुअर से बहुत मिलता है, तो उनको अपनी कस्टडी में रखते हैं, फिर उसके बाद वो उनके ऑर्गन्स जो हैं वो बॉडी में लगाते हैं। और जो लोग ऐसा काम कर रहे हैं वो ख़ुद कहते हैं कि ये बहुत ज़्यादा ख़तरनाक चीज़ है, क्योंकि बाज़ दफ़ा खिंजीर के अंदर वो बीमारियां दबी रहती हैं, लेकिन जब इंसान के अंदर उसको डाला जाता है तो वो जो अनडिस्कवर्ड किस्म के वायरसेस होते हैं ना, वो खुल के सामने आ जाते हैं। सुअर के जिस्म में तो फितरी तौर पे कुछ इम्यून सिस्टम होता है जो उन बीमारियों को उसके अंदर आने नहीं देता, लेकिन इंसान में जो ही आता है तो फिर इंसान के अंदर वो बीमारी आती है। एक लम्हे के लिए सोचिए तो सही, किसी इंसान के जिस्म में सुअर का दिल लग जाए, सिर्फ उसका खाना अंदर जाता है तो इंसान की सोच बदलने लगती है, तो कहाँ अगर जिस्म के अंदर ऐसे ऑर्गन्स लग जाएं, ऐसी चीज़ें लग जाएं, तो फिर क्या ये नस्लों के साथ अल्लाह का इंतकाम नहीं? क्या ये वजह अल मिन हुमुल किरादत वल खनाजीर नहीं? वह अबदत तागूत, और उन्होंने तागूत की बंदगी की, ये बंदे बन गए तागूत के। ये तागूत के बंदे कैसे बने कि रब के बंदे नहीं रहे। एक दिल में दो चीज़ें नहीं रहती, या अल्लाह की मोहब्बत है या तागूत की। और तागूत किसको कहते हैं, इसकी तारीफ जो की जाती है वो क्या है, कुल्लू मा उबीदा मिन दूनिल्ला, कुल्लू हर एक मा उबीदा जिसकी इबादत की जाए मिन दूनिल्ला अल्लाह को छोड़कर, वो तागूत है। ये किसी इंसान की कुर्सी भी हो सकती है, ये किसी का ओहदा भी हो सकता है, ये किसी का मनसब भी हो सकता है, ये किसी का रुपए पैसे की खातिर इबादत के वक्त में इबादत को छोड़ना भी हो सकता है, ये शोहरत भी हो सकता है, ये दिखावा भी हो सकता है, और ये ऐसी महफिलें भी हो सकती हैं कि जो इंसान का दिल उठा देती हैं अल्लाह की दीन से, और इंसान फिर बिल्कुल अपने आप को अलग कर लेता है अल्लाह के दीन से। आज कितने मुसलमान हैं जो नफ्स के हाथों अबदत तागूत बने हुए, अल्लाह ताला हमें और उनको भी महफूज रखे। नमाज, रोज़ा, हज, ज़कात सब कुछ जारी रहेगा, लेकिन गलत काम नहीं छूटते। किसी एक सिंगर का एक कॉल था कि जिनसे मैंने सुना, हज पे उनके साथ थे और सुनाने वाले भी आलिम थे अल्हम्दुलिल्लाह, तो कोई एक शख्स था फेमस सिंगर था, और नाम लेने की ज़रूरत नहीं, کہتے ہیں کہ حج کا سفر ان کے ساتھ کیا، بہت اچھی طرح سے اس نے بھی حج کیا، عبادات کی، دل جیسے بدل جاتے ہیں نا وہاں جا کے انسان کے، تو بہت دل بدلا ہوا. تو کہنے لگے کہ بات کرتے ہوئے کہنے لگا کہ یہ سب مجھے بہت اچھا لگ رہا ہے لیکن میں گانے کے شوز نہیں چھوڑ سکتا. تو انہوں نے کہا کیوں نہیں چھوڑ سکتے؟ تو کہا کہ مجھے ایک ایک شو کے 6 سے لے کے 10 لاکھ روپے تک ملتے ہیں، میں کیسے چھوڑوں؟ یہ ہے عبادت طاغوت. نیکیاں بھی ڈلتی جائیں اور گناہ بھی نہ چھوٹیں، قرآن بھی اندر آتا رہے اور ساتھ ہی ساتھ دوسری باطل چیزیں بھی آتی رہیں، تو یہ پھر بندگی بندگی نہیں، یہ تو بس پھر ایک اوپر کا کوٹنگ ہے، اندر کی نہیں. اور آج انسانیت اسی کا کثرت سے شکار دکھتی ہے کہ وہ لوگ جو واقعی اپنے آپ کو اللہ کے بندے بنانا چاہتے ہیں، پھر ان کو طاغوت سے ہٹنا پڑے گا. ہر بندہ اپنے اندر کا طاغوت خود دیکھے. ایک طاغوت بہت اہم ہوتا ہے جو انسان کی جڑیں کھوکھلی کر دیتا ہے، اور وہ ارادے کا طاغوت ہے. ارادہ جب تک ٹھیک نہیں ہوتا تب تک انسان کا دین ٹھیک نہیں ہوتا، اور دنیا کا ہر امتحان ارادے کا امتحان ہے. ہم ارادہ کرتے ہیں نا نماز پڑھوں کہ نہ پڑھوں، جب ارادہ ہو جاتا ہے اس کے بعد پڑھی جاتی ہے نا، بہت آسانی سے پڑھ لیتے ہیں، کوئی مشکل ہی نہیں رہتی. لیکن جب تک وہ ارادہ نہیں ہوتا نا، تب تک ہم سے وہ نماز ادا نہیں ہوتی. وہ 5 منٹ 10 منٹ کی نماز ہمارے کندھوں پہ بوجھل رہتی ہے کیونکہ ارادہ نہیں کرتے. ہمارا کام اس دنیا میں کیا ہے کہ ارادہ کر لیں، ساری باتوں کو پیچھے چھوڑ کے، نفس کی ساری ترغیبات کو پیچھے چھوڑ کے، شیطان کی ساری باتوں کو پیچھے چھوڑ کے ایک دفعہ ارادہ کر لیں رب کی طرف اپنے قدم کو اٹھانے کا، پھر دیکھیے اللہ کی مدد آتی ہے. جو بندہ متزلزل ہوتا ہے، جو ڈاواں ڈول ہوتا ہے، وہ شک میں ہوتا ہے، وہ اپنا ارادہ چھوڑتا ہے، اور جب ارادہ نہیں ہوتا تو پھر اللہ کی نظر میں ایسا شخص کیسے لوگوں میں ہو جاتا ہے؟ ظالموں میں سے ہو جاتا ہے. ایسے لوگوں کو پھر اللہ تعالیٰ ایسی سزاؤں میں لے آتا ہے کہ مَن لَعَنَهُ اللَّهُ وَغَضِبَ عَلَيْهِ وَجَعَلَ مِنْهُمُ الْقِرَدَةَ وَالْخَنَازِيرَ وَعَبَدَ الطَّاغُوتَ أُولَئِكَ شَرٌّ مَكَانًا. یہی بدترین لوگ ہیں، بڑے برے لوگ ہیں. یہ کس کی نظر میں، کس مکان کی یہاں بات ہے؟ اردو میں تو مکان کا لفظ گھر کے لیے بولتے ہیں نا، مالک مکان. یہاں کون سا مکان ہے؟ یہ مکان مقام کے معنوں میں، ان کا مقام بڑا برا ہے. اور مکان دیکھ لیں تو پھر جہنم کے درجے بدترین، یہ وہاں کے بدترین درجوں میں جائیں گے، یہ وہاں نیچوں سے نیچے ہو جائیں گے. وَأَضَلُّ عَن سَوَاءِ السَّبِيلِ، اور زیادہ بھٹکے ہوئے ہوں گے سیدھے راستے سے. اللہم لا تجعلنا منہم. اے اللہ تو ہمیں ایسا نہ کرنا کہ ہم تیرے غضب کی وجہ سے سوا سبیل سے بھٹک جائیں اور شرم مکانن میں ہو جائیں، کیونکہ شیطان کی نظر انسان کے اس ارادے پہ ہے. ارادہ ڈھیلا ہوتا ہے تو اس کو باقی سارے کام کرنے آسان ہو جاتے ہیں. اولئک شرم مکانن، یہ بدترین لوگ ہیں. اور ایسے لوگوں کا حال کیا ہے؟ اور پھر ذہن میں ساتھ ساتھ ضرور رکھیے گا کہ یہ آیتیں کہاں نازل ہو رہی تھیں، کیونکہ جب تک آیتوں کا ٹیگ سامنے نہیں رکھتے آگے چل ہی نہیں سکتے. آپ تو اس کی منمانی تفسیریں کر لیں گے، آپ تو اس کی منمانی اپلیکیشن کر لیں گے، اگر آپ اس ماحول میں نہیں رکھیں گے اس کو جہاں یہ اتر رہی ہیں. اور میں جب مدینہ کی مدنی صورتوں کو یا ایسی آیت کو پڑھاتی ہوں تو میں پڑھاتے ہوئے بالکل تصور میں رکھتی ہوں کہ بس اللہ کے نبی کی محفل سجی ہوئی ہے اور وہاں یہ سارے حالات ہو رہے ہیں. کوئی آ رہا ہے کفر دل میں چھپا کے، اور کوئی آ رہا ہے دل میں طاغوت کی بندگیوں کے خیالات لا کے، اور اللہ تعالیٰ ان کے پول ہمارے سامنے کھول رہے ہیں کہ تم ان سے اپنے آپ کو چیک کر لو. اولئک شر مکانا وضلوا عن سواء السبیل. یہ لفظ عبادت طاغوت بھی مجھے ایسے لگ رہا ہے. عبد کس کو کہتے ہیں؟ ابھی تو ہم نے طاغوت پہ بات کی تھی نا، تھوڑا سے چند جملے عبدت طاغوت پہ کر لیں اگر، تو دیکھیے عبد کہتے ہیں بندہ ہونا، غلام، وہی سارے معنی شروع سے اِیّاک نعبدُ سے جو سنتے آ رہے ہیں. طاغوت کے بندے، کیا زبان سے کوئی یہ کہتا ہے کہ میں طاغوت کا بندہ ہوں؟ ہم تو ہم اپنے ماں باپ کا نام لیں گے نا، ہم ان کے بچے ہیں. اور بندے کس کے ہم کہتے ہیں؟ اللہ کے، عبداللہ، ہم اللہ کے بندے ہیں. لیکن بندہ عبادت طاغوت کب بن جاتا ہے؟ تو اس کے لیے ہمارے ذہن میں رہنا چاہیے کہ بندہ ابدت طاغوت کب ہوتا ہے؟ جب زبان سے تو وہ کہتا ہے کہ عبداللہ، لیکن عملی طور پر وہ شیطان کی باتیں مانتا ہے، شیطان کے نقش قدم پہ چلتا ہے. یا ایھا الذین آمنوا لا تتبعوا خطوات الشیطان انہ لکم عدو مبین. اے ایمان والو، شیطان کے قدموں پہ نہ چلو، اس کے وسوسوں پہ نہ چلو، کیونکہ وہ تمہارا کھلا دشمن ہے. اور شیطان انسان کو ابدت طاغوت کیسے بناتا ہے؟ جب شیطان کی دیوی ترغیبات کو مان جاتا ہے، جب شیطان کے وعدے اس کو سچے لگنے لگتے ہیں. وہ کیا ہیں؟ پیچھے تھوڑا سا آپ کو اپنے ذہن پہ زور ڈالنا پڑے گا. ہم پیچھے پڑھ چکے، سورت بقرہ کی آیت نمبر 368 میں آتا ہے، الشیطان یعدکم الفقر ویامرکم بالفحشاء. بے شک شیطان تمہیں وعدہ دیتا ہے فقیری کا اور فحش کا حکم دیتا ہے. واللہ یعدکم مغفرتا منہ وفضلا. اور اللہ تمہیں بخشش کا وعدہ دیتا ہے، اور یعنی فضل کا وعدہ دیتا ہے. واللہ واسع علیم. اللہ تعالیٰ وسعت والا اور جاننے والا ہے. تو کیا پتہ چلا؟ عملی زندگی میں جب انسان کے یہ باتیں آتی ہیں جو شیطان کی ترغیبات ہیں، تو پھر انسان رب کا نہیں، شیطان کا بندہ بن جاتا ہے. ابھی تک ہم نے کیا دیکھا؟ اللہ کے دین کی دعوت آئی نماز کی اذان کی صورت میں، یا نماز کے لیے لوگوں کے دلوں کو تیار کرنے کے لیے، دل کی دنیا کو مسلمان کرنے کے لیے. تو پھر وہ لوگ جن کی ہمدردیاں کفر کے ساتھ تھیں، جو شیطان کے ساتھی تھے، انہوں نے اس کو پسند نہ کیا. روکنے کی جو بہت ساری کوششیں تھیں، اس میں ایک کوشش یہ ہو گئی کہ انہوں نے مذاق اڑانا شروع کر دیا، کھیل سمجھ لیا اس چیز کو. ایسے لوگوں کو جواب دیا گیا کہ دیکھو، تمہیں ہمارا یہی عیب دکھانا کہ ہم ایک اللہ کی بات کرتے ہیں، ہم ایمان لے آئے اللہ پر، اس کی کتاب پر، اور جو اس سے پہلے اتری. تم اپنے عمل کو تو دیکھو کہ تم کیا ہو. چلو ہم تو ایمان کا دعویٰ کر رہے ہیں، تم کیا ہو؟ تم تو فاسق ہو، تم تو حدوں سے نکل گئے. پھر اس کے بعد ان لوگوں کو ہم جھنجھوڑا جا رہا ہے. ایسے لگتا ہے کہ اللہ تعالیٰ صرف ایمان والوں کو نہیں بچا رہا، ان کو بھی بچا رہا ہے جو اتخذوها خزوا ولعبا کی کیفیت میں ہے، کہ دیکھو تم پلٹاؤ. کس چیز کی طرف؟ ایمان کی طرف. کیونکہ تم نے موسیٰ علیہ السلام پہ ایمان لا کے اسی اسلام کے راستے میں قدم اٹھایا تھا، جس اسلام کی طرف یہ محمد رسول اللہ صلی اللہ علیہ وسلم تمہیں بلاتا ہے. اچھا نہیں مانتے تو پھر یاد رکھنا. پھر آگے چیلنج، آیت 60 میں ہم دیکھ رہے ہیں، پھر اللہ نے ان کو ایک برے انجام کی خبر دی. دیکھو بندر اور خنزیر اور ابدت طاغوت تک بن جاؤ گے، اور بن گئے تھے لوگ، اور اللہ کے غضب میں آ جاؤ گے، اور اس کی رحمتوں سے دور ہو جاؤ گے. اگر آپ ان سزاؤں پہ 1-2 لگائیں تو لعنہ اللہ پہ نمبر 1، غدیبہ پہ نمبر 2، جعل منہم القردہ نمبر 3، خنازیر 4، اور ابدت طاغوت 5. اگر ان پانچوں کو اگر ہم سامنے رکھ کے اپنی زندگی پہ نظر ڈالیں، تو بہت ہی زیادہ محاسبہ کرنا آسان ہو جاتا ہے کہ میرے اندر تو خدا نہ خواستہ، اور اللہ کرے کہ ہم میں سے کسی کے اندر ایسی کوئی بات نہ ہو، اگر ہے تو اس کو اگلا سانس لینے سے پہلے دور کرنے کی ضرورت ہے. کیونکہ اولئک شر مکانا و اضل عن سواء السبیل، زیادہ بھٹکے ہوئے سیدھے راستے سے. اب اگلے سٹیپ پہ چلتے ہیں. اب اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کو ان کی کچھ مزید حالتوں کا تذکرہ کرتے ہیں. اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کے سامنے ان کے اندر کی حالت کھولتے ہیں، اور وہ کیا؟ وَإِذَا جَاءُوكُمْ، اور جب وہ آئے تھے تمہارے پاس. کس کے پاس؟ کم یہاں جمع ہے، تو مراد مسلمان ہیں، لیکن اشارہ نبی صلی اللہ علیہ وسلم کی طرف ہے. آپ کی طرف آتے تھے، یعنی مسلمان ہو جاتے تھے. بعض لوگوں نے ظاہری طور پر اسلام بھی قبول کیا، یہ منافقوں کی بات ہے. قالوا آمنا، انہوں نے کہا ہم ایمان لے آئے. یعنی اس وقت ایمان کے دعوے میں یہ سچے بھی ہو سکتے ہیں، لیکن ایمان کے تقاضے نہ نبھا سکے، تو بعد میں ان کا یہ مقام ہو گیا. پھر وہی یاد رکھیں، نفاق کے دو درجے. بعض دفعہ دل میں بغض رکھ کے انسان اسلام کی طرف آتا ہے، عبداللہ بن ابی کی طرح، تو بھی وہ اسی کیفیت میں آیا. اور بعض دفعہ آتا تو سچے دل سے ہے، لیکن بعد میں جب مفادات پہ زد پڑتی ہے تو بھاگ جاتا ہے. تو یہاں دونوں ہی باتیں ہیں، وَإِذَا جَاءُوكُمْ، جب آئے تمہارے پاس. बाहर ऐसे लग रहा है किसी महफिल में आने की बात है, अंदाज ऐसा ही है, लेकिन असल में ये आना कहाँ है, इस्लाम के कमरे में आना, इस्लाम की छत के नीचे आए। मुराद कह लीजिए आसानी से कि मुसलमान हो गए, इस्लाम कबूल कर लिया, शहादा दे दी, कमिट कर लिया। कालू आमन्ना, कहने लगे हम ईमान ले आए, हम ईमान ले आए। लेकिन असल में क्या हुआ, वक़द दखलू बिल कुफ्र, और तहकीक वो दाखिल हुए थे कुफर के साथ। ये कौन लोग हैं जो दिल के बुरे रवैये के साथ दाखिल हुए थे, ईमान अंदर नहीं था, बस आ गए थे, आना है तो चलो आ जाते हैं इस्लाम की तरफ। अंदर नबी सल्लल्लाहु अलैहि वसल्लम की नफ़रत थी, लेकिन दाखिल होने के लिए ईमान का इजहार करना पड़ा। वक़द दखलू बिल कुफ्र, ये कुफर के साथ दाखिल हुए थे। वहुम कद खरजू बिही, और वो तहकीक निकले इसी के साथ, जैसे आए थे वैसे चले गए। इनको अल्लाह के नबी से कुछ भी ना मिला। वल्लाहु आलमु बिमा कानू यक्तुमून, और अल्लाह ताला खूब जानता है साथ इसके जो वो छुपाते थे। ये क्या छुपाते थे, वही अल्लाह के नबी सल्लम के ख़िलाफ़ बुग़्ज़, हसद, रकाबत, इनाद था इनको। क्यों अल्लाह के नबी सल्लम आ गए और अब्दुल्ला बिन उबई की कुर्सी छिन गई, ये क्यों हुआ? यानी कुफर के साथ आए थे, वहाँ रहे, बैठे, वक्त गुजारा, कई साल नबी सल्लम का साथ रहा, गज़वे तबूक तक तो वो शख्स भी साथ ही था, लेकिन उसके बाद क्या हुआ, कद दखलू बिल कुफ्र व कद खरजू बिही। अल्लाह अकबर, ये है इरादा और ये है नियत। जो नियत होती है वही पाता है इंसान। मुझे ऐसे लग रहा है कि कोई शख्स किसी स्टोर में दाखिल होता है, घर से इरादा नहीं है कुछ ख़रीदने का, बाद दफ़ा किसी के साथ जाना पड़ता है, किसी को शॉपिंग कराने, किसी को देखने, किसी को मिलने। वो जिस तरीके से खाली हाथ जाते हैं ना, वहाँ स्टोर भरा हुआ है, बहुत कुछ है अंदर, लेकिन चूंकि उनको लेना नहीं है, चूंकि उनको दिल में नहीं ख्वाहिश थी, तो बस आप खाली वापस आते, कहते नहीं आज मेरा मूड नहीं हुआ। ऐसा कभी हुआ मेरे साथ? तो बीसियों बार अल्हम्दुलिल्लाह ऐसा हुआ होगा। कभी भी अगर मैं गई और मैंने इरादा किया हो ना कि मैंने नहीं कुछ लेना, तो मैं नहीं लेती। क्या खामखा लेख देख के ज़रूरत पैदा करने वाली बात है, और मैं क्यों लूँ? और ख़ाली हाथ आ जाता है इंसान और ज़रूरत नहीं पड़ती। बिल्कुल यही कैफियत लग रही है, यहाँ दुनियादारी के नाते से अगर देखा जाए, जैसे गए थे वैसे आ गए। और यहाँ वो भी बात याद आ रही है कि बाज़ दफ़ा इंसान साहिल समंदर पे पहुँच जाता है और वहाँ बहुत प्यास लगती है, लेकिन समंदर का पानी इतनी वसतों के बावजूद किसी की ज़रा सी प्यास नहीं बुझा सकता, क्योंकि उसके अंदर नमक है। एक शेर भी है जो मुझे आता नहीं है और मैं गलती पढ़ूंगी, लेकिन उसका मफहूम यही है कि समंदर तेरा भी कोई बुखल है, कि तू किसी को एक पानी का घूंट नहीं पिला सकता है। तो बात यह है कि जो दिल की नीयत है वही इंसान के हाथ में आएगा। आप घर से जेब नोटों की भर के जाते हैं कि आज तो लुटाने जा रही हूँ, फिर देखिए आपकी वो सारी जेब भी खाली हो जाएगी, उसके बावजूद भी आपका दिल चाहेगा कि अच्छा कुछ और भी होते तो ले आऊँ, कुछ रखवा आएंगे होल्ड पे, अच्छा फिर आऊँगी ज़रा और नोट लेके। इरादा है ना आपका, जब इरादा बदल जाता है ना तो आपको चीज़ें अच्छी नहीं लगती। मैंने देखा है जब दुनिया के इरादे होते हैं ना तो चमकती हुई चीज़ें सोना लगती हैं, ओ वाह क्या खूबसूरत चीज़ है, और पकड़ के ले आते हैं घर आके, फिर करीब से देखते हैं तो कहते हैं इतनी तो नहीं चमक रही जितनी वहाँ चमक रही थी, फिर उसको मुख्तलिफ लाइटों के नीचे रख के देखते हैं, वहाँ तो काम बहुत चमक रहा था, घर आके ज़रा सूना सूना सा लग रहा है। नहीं, असल बात क्या है कि जब आपने अपना इरादा बदल लिया कि आपको ये दुनिया नहीं चाहिए, तो ये दुनिया आपको फीकी लगेगी, सुनी सुनी लगेगी, फिर आपको वो आखिरत की चमकती हुई चीज़ें नज़र आएंगी। लेकिन जब दुनिया के इरादे हैं तो कांच भी हीरा समझ के इंसान पकड़ लेता है। इसी यही मामला बिल्कुल हिदायत के साथ भी है। वो लोग जो हिदायत की तड़प रखते हैं तो वो चीज़ उनको सीधा रास्ता देती है, और जब तड़प नहीं रहती किसी चीज़ की तो वो चीज़ इंसान को उस रास्ते से हटा देती है। इसीलिए फरमाया कि वल्लाहु आलमु बिमा कानू यक्तुमून, जो वो छुपाते थे अल्लाह उसको खूब जानता है। अच्छा, अब यहाँ से फिर एक अगला स्टेप आपके जहन में आ जाना चाहिए कि जैसे आए थे निकल गए, अल्लाह के नबी सल्लम के पास से, इस्लाम से निकल गए, چند دن کے لیے اسلام لائے، اور بعض اب آپ کو ہوتا ہے کہ یہود یعنی ان کے چند لوگ بھی نبی صلی اللہ علیہ وسلم کے پاس آتے تھے، اسلام کا اظہار نہیں بھی کرتے تھے، لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم کا ایسا ظرف تھا کہ وہ لوگوں کو اس پابندی میں نہیں جکڑتے تھے کہ جب تک تم یہ شرائط پوری نہیں کرو گے تم اس وقت تک یہاں آ نہیں سکتے، یہ آتے تھے بیٹھتے تھے. بلکہ بعض آپ سیرت انشاءاللہ جب پڑھیں گے تو دیکھیں گے کہ بعض دفعہ کنورسیشنز بھی ہوتی تھیں، اور اللہ کے نبی صلی اللہ علیہ وسلم بہت ہی ایک اچھے ماحول میں ان لوگوں کی باتیں بھی سنا کرتے تھے، ڈسکشنز ٹائپ کہہ لیں، لیکن دل میں کیا چھپا ہوا تھا وہ اللہ کو پتہ ہے. اب دیکھیے اگلا مرحلہ آیت 62 میں، وہ ترا کثیر منہم، اور تم دیکھو گے بہت ساروں کو ان میں سے، کن میں سے؟ یہ اوپر والے جو خرجو بھی ہی ہیں. آپ لکھیں گے، دیکھیے ہر منہم کا مطلب یہود و نصارہ نہیں ہوتا، ہم ایک لمحے میں کہتے ہیں ہاں ہاں اس سے مراد یہود اور نصارہ، اور اتنی غلط تفسیر کرتے ہیں کہ نعوذ باللہ سارے یہود اور نصارہ ایسے ہیں. نہیں، یہ وہ ہیں جو ان میں سے تھے. کیا کرتے ہیں؟ یسارعون فی الاثم والعدوان، یہ دوڑ دھوپ کر رہے ہیں اسم اور عدوان کی طرف، گناہ کے کاموں میں اور زیادتی کے کاموں میں. اور تیسری چیز، وَأَكْلِهِمْ السُّحْتَ، اور سخت کے کھانے کی طرف بھاگ دوڑ کر رہے ہیں. لَبِئْسَ مَا كَانُوا يَعْمَلُونَ، البتہ کتنا برا ہے جو یہ کر رہے ہیں. اب یہ کیا حالت ہوئی کہ جب دل میں ایمان داخل ہی نہیں ہوا، یا داخل ہوا تھا اور اس نے کفر نے اس کے اوپر غلبہ پا لیا، اب ایسے لوگ پھر بھاگ دوڑ کرتے ہیں. یسارعون، یسارعون کا لفظ سورہ سے ہے، سین را عین، اور یسارعون مفعلہ، ایک دوسرے کے ساتھ مل کے دوڑ لگانا، یعنی ایک دوسرے کو ایمفیسائز کرنا، کس کام میں؟ اسم اور عدوان میں. اللہ کے نبی صلی اللہ علیہ وسلم کی سچی تعلیمات جو تھی وہ لوگوں کو نیکیوں کی طرف بلانے والی تھی. اسم کا اپوزٹ کیا ہوگا؟ حسنات، خیر، عمل صالح، الحب فی اللہ، اللہ کی محبت، یہ ساری چیزیں تھیں اللہ کے نبی کی تعلیمات میں، یہ اس کو اپوز کر رہے تھے. انہوں نے کیا کیا؟ اسم کی طرف اضافہ بڑھانا شروع کر دیا. وہ کیسے تھا؟ اسم کیسے بڑھایا؟ مثلا آپ دیکھیے کہ اگر آپ مدینہ کی تاریخ کو سامنے رکھیں تو ان لوگوں نے جن کا یہاں ذکر ہے وہاں انہوں نے بہت ساری ایسی چیزیں کی. مثلا نام اس لیے لینے پڑتے ہیں کہ تاریخ روایات میں آتے ہیں، نام نہیں لیں گے تو بات نہیں سمجھ آئے گی. عبداللہ بن ابئی، اس نے ملک شام سے لونڈیاں منگوائی، ان سے پیشہ کرواتا تھا، ناچ گانا اور اس طرح جسم فروشی کرواتا تھا، اور خاص طور پہ صحابہ کرام میں سے وہ لوگ جو دین کی طرف آتے اور ابتدائی درجے پہ ہوتے تو ان کو مائل کرنے کے لیے مقرر کرتا. سورت نور میں انشاءاللہ آپ تفصیل سے ساری یہ چیزیں دیکھیں گے. اس طرح کی فحش اور ایسی غلط چیزوں کو انہوں نے کیا. اسی طرح ایک اور شخص تھا، نظر بن حارث اس کا نام تھا، ملک شام گیا تو رستم اور اسفندیار کے قصے اٹھا لایا، کہانیاں لے آیا، اور پھر نتیجہ کیا ہوا کہ اس کو عام کر دی تاکہ لوگ اس فکشن میں کھو جائیں اور اللہ کے نبی کی بات کو نہ سنیں. آج بھی یہ ہے بات، کیا کیا عام کر دیا گیا، آج کیا کیا معلومات ہماری نسلوں کے ذہنوں پہ ڈال دی گئیں، ہر ایک سوچ سکتا ہے، کسی کو کچھ کہنے کی ضرورت نہیں. آج یہ سارے انفلسم کی کوششیں کیا ہیں، ہر وہ چیز جو گناہ کی طرف مائل کرے وہ دن بدن سستی ہوتی ہے، اور ہر وہ چیز جو انسان کو نیکی کی طرف لے جائے وہ مشکل ہوتی ہے. کتنا گناہ آسان کر دیا، وہ ملک جہاں آٹا چاول کھانے کو نہ ملے وہاں ہر آئے دن ڈش کی قیمتیں گریں، ہر آئے دن وہاں سے چینلز آپ کو آسانی سے ملنے لگیں، کہ وہ غریب جس کی چھت بھی بیچارے کی اپنی نہیں وہ کسی اور کی چھت پہ ایسے سائن لگا کے رکھے کہ جس سے پتہ چلے کہ یہ تو اب ہم افورڈ کر ہی سکتے ہیں. ہر دور میں کفر نے اسلام کے ساتھ یہی انتقام لیا، ایسی چیزوں کو عام کر دیا لوگوں کو سست بنانے کے لیے. ایک دور ایسا گزرا کہ مسلمان فوج کو فری اے سیز بانٹے گئے. آج سے اگر آپ 20-22-25 سال پہلے آپ جائیں تو مسلم آرمی میں کو جو جوائن کرتا تھا اس کے لیے اسٹرکٹ تھا کہ وہ اے سی نہیں یوز کر سکتا، کیونکہ فوجی ہونا کیا ہے، मजबूत बनाना, स्ट्रांग बनाना, एडवर्स कंडीशन के लिए तैयार करना, क्योंकि जो एसी में बैठा हुआ है वो दुश्मन की कॉल पे तो उठेगा नहीं, तो लिहाजा ऐसी चीज़ें मना थी। फिर एक पूरी सोची समझी स्कीम के तहत एसी सस्ते किए गए और मुफ्त बांटे गए ताकि ये आराम तलब बने, इनकी ख्वाहिशात बढ़ें, ये अपने कामों में लग जाएं और इसी तरह बाकी चीज़ें भी। तो फरमाए फेलेसनी वाल उदवान, ये ज़्यादतियाँ करते हैं। और उदवान उद्व से, अदुव कहते हैं दुश्मन को, अदवन कहते हैं भागने को, यानी इनकी भाग दौड़ दुश्मनी की बुनियाद पे कैसी हो गई कि इनकी सारी मेहनतें उसी पे लगने लगी। वह अक्लिहिम सुख्त, और लोगों को इन्होंने सुख्त का आदि कर दिया। सुख्त क्या है, पीछे भी जिक्र हुआ, हर नाजायज़ आमदनी, रिश्वत, सूद, इनको तो ख़ास तौर पे सुख्त कहते हैं, लेकिन चोरी के माल को भी सुख्त कहते हैं। इन्होंने इस तरीके से माल के जाल फैलाए कि लोग हलाल और हराम का फ़र्क ही ना कर सके। लबी समा खानू या अमलून, अलबत्ता कितना बुरा है जो ये अमल करते हैं, कितने बुरे काम ये करने लग गए, क्या हो गया इनको, इनको नहीं पता कि जो हम काम कर रहे हैं उसका नतीजा क्या होगा। और आज उम्मत मुस्लिमा इसके नतायज भुगत रही है। इन साजिशों का शिकार होने वाले लोग आज पूरी पूरी फैमिली की बेस पे निशाना बन चुके, शर्र मकानन का निशाना बन चुके, और सुख्त ऐसे आम हो गया कि जैसे कि वो किसी दौर में जायज़ था। यहाँ अल्लाह ताला ने इनकी ये बातों को हमारे सामने खोला। ये बात थी आम तबके की, और पहले भी कई दफ़ा जिक्र हुआ कि मदीना में इनके दो गिरोह थे, एक आम और एक उलमा का तबका। ये था आम यहूद की बात, छोटे छोटे लोग जो अपने बस भाग दौड़ करते रहते थे, मुआशरे आम हो गए, एक कल्चर डेवलप हो गया। ये तीन चीज़ें ऐसे लगा कि कामयाबी की यही दलील है, बस यही करो, ज़िंदगी है ही इसी का नाम, ऐश कर लो, मौज कर लो, मस्ती कर लो। और अक्ले है मसुख्त, करते क्यों थे ऐसा, ये भी जहन में रखिएगा, बुग़्ज़ और इनाद की वजह से। इनके दिलों में नफ़रत थी। ये जितना सिलसिला शुरू हुआ ऊपर से लेके यहाँ तक पहुँचने में, इनके पीछे इनाद और बुग़्ज़ था। अब अल्लाह ताला उलमा को उनकी ज़िम्मेदारियाँ याद दिलाता है, क्या, लौला यन्हाहुमुर रब्बानियून, क्यों नहीं रोकते इनको रब वाले, रब्बी अल्लाह वाले, दीन वाले, इनको क्यों नहीं रोकते। कौन है रब्बी, आबिद, मशाय, यानी ये पीछे जिक्र हो गया वह आपको मैं दोहराना नहीं चाह रही, यहाँ भी दोनों लफ्ज़ साथ ही आ रहे हैं, रब्बी होते हैं आबिद, इबादत करने वाले, और वल अहबार, हिबर से आलिम, यानी इल्म वालों ने और तसव्वुफ वालों ने, सूफी मिंश लोगों ने और इल्म के साथ ताल्लुक़ जोड़ने वालों ने क्यों नहीं रोका, इन्होंने अपनी ज़िम्मेदारी पूरी क्यों ना की, किस बात से नहीं रोका, अन कौलिहिमुल इस्म, इनके इस्म वाले कौल से, इनकी गुनाह वाली बात से क्यों नहीं रोका इनको, और किस बात से, व अक्लिहिम सुहत, और इनके हराम खाने से क्यों नहीं रोका। लबी समा कानू यसनाउन, अलबत्ता कितना बुरा है जो ये करते थे। नोट कीजिएगा, एक बहुत रकीक सी बात है कि ऊपर तीन चीज़ों का जिक्र आया, यु सारे उन फिल इस्म और उद्वान, और तीसरी अक्लिहिम सुहत, अवाम में ये बातें आम हो गईं, पूरा कल्चर बन गया, चारों तरफ ये तीन चीज़ें फैल गईं, फैशन बन गया, ट्रेंड बन गया, हर बंदा इन्हीं कामों में लग गया, लगता गया, लगता गया, लगता गया। अल्लाह ताला इल्म वालों को और अल्लाह से डरने का दावा करने वालों को दावत दे रहे हैं, पूछ रहे हैं, तुम्हें क्या हुआ, तुम क्यों अपनी बातों में रह गए, तुमने क्यों इनको नहीं रोका, किस बात से, अन कौलिहिम इस्म, अब ऊपर तो बात कौल की नहीं आई थी, फ़र्क देखा आपने कि कॉल की बात यहाँ आ गई, ऊपर जो सारे उन फिल इस्म वाल उद्वान था, यहाँ बात की बात की हो गई। इससे पता चलता है कि इनका ये शर जो फैला था ये बातों के ज़रिए फैला था, अमली तौर पे ये उम्मत मुस्लिमा को इतना हर्ट नहीं कर चुके, हिस्ट्री गवाह है, अल्लाह के नबी के दौर से लेके आज तक इतना अमली तौर पे उम्मत मुस्लिमा को नुकसान नहीं दिया ऐसे गिरोह ने जितना बातों से नुकसान दिया। नेगेटिव प्रोपेगंडा, मनफी रद्द अमल, इनकी बातें ऐसी होती थी कि जिन बातों को सुन के भले भले लोग जो हैं वो ये सोचने लगे कि वाकई ये जो है जो बात है वो बिल्कुल दुरुस्त कर रहे हैं। लिहाजा अल्लाह ताला कह रहे हैं अनकौलहिमुलिस्म, इनके कॉल किस कुफर वाले कॉल से अल्लाह ताला ने इनको क्यों नहीं रोका। और इसी तरह के कॉल की मिसाल अगली आयत में आएगी जो मैं आपको बाद में लिखाती हूँ, अगली आयत इसी की एक मिसाल है, ठीक है। और दूसरी देखिए अक्लिहिमुस्सुख्त, हराम खाने से। सुख्त दो तरह से ही खाते थे ये लोग, एक तो सूद को आम करके और दूसरा दीनदार तबका दीन में इजाफे करवा के, कमी बेशियाँ करा के, ला तश्तरू बिआयाती समनन कलीला की सूरत में जो हुक्म दिया गया वो इसी बात के मतलब बारे में था। तो लिहाजा इससे क्या पता चला, किसी मुआशरे में जब दीन के मनसब पे फाइज लोग लोगों की बुराइयों पे बात नहीं करते और उनको रोकते नहीं है गलत कामों के करने से, तो वो मुआशरे चेंज नहीं होते। लबी समा कानु यसनाउन, बहुत बुरा नुकसान है। देखिए ऊपर आया यामलून, अब यहाँ आ रहा है यसनाउन। ऊपर आम दर्जे के लोगों की बात थी यामलून, अमल करना, अब यहाँ दीनदार तबके पे बात आई तो बात आ गई यसनाउन। तो अल्लाह का कलाम बिल्कुल भी ऐसा नहीं है कि उसमें कोई लफ्ज़ कमी या बेशी वाला हो। हम फ़र्क देखेंगे इन तीन का। अमूमन तीन लफ्ज़ जब आते हैं कुछ करने के लिए अरबी ज़ुबान में, कुछ करने के लिए तीन अल्फाज आते हैं। एक होता है फ़ेल, एक लफ्ज़ होता है अमल, और एक तीसरा लफ्ज़ होता है सुना। सुना स्वाद से जो यहाँ यस नाउन का रूट भी है। फ़ेल कहते हैं हर काम को, कोई इरादतन करे या बिला इरादा, पर्पसली करे या अनपर्पसली, कॉन्शियसली करे या ना करे, यानी एक जनरल लफ्ज़ है, इसको फ़ेल कहते हैं, ठीक है। ये वही फ़ेल है जो आपकी ग्रामर में भी आता है, फ़ेल फ़ाइल और मफ़ूल। हर फ़ेल, अच्छा कर रहे हैं तो भी फ़ेल है, बुरा कर रहे हैं तो भी फ़ेल है, खा रहे हैं तो फ़ेल है, बोल रहे हैं तो फ़ेल है, इज़ अ वेरी कॉमन वर्ड। दूसरे लेवल पर होता है अमल। अमल लफ्ज़ होता है जो इरादे से किया जाए। अमल अमिलो सालेहात, सुना है कुरान पाक में कई बार आता है अमिलो सालेहात। आमाल कौन होते हैं, जो इंसान अपने इरादों से करता है। कोई इस इरादे के लफ्ज़ को आज बस अपने जहन में रसिख करके जाइए कि इरादा ही असल चीज़ है जो इंसान की डायरेक्शन को मुतय्यन करता है। इरादा बदल जाता है तो आप खाली हाथ वापस आ जाते हैं स्टोर से, इस दुनिया से खाली हाथ जाएंगे क्योंकि आखिरत के इरादे हैं, ठीक है। और अगर इरादे यहाँ के हैं तो यहीं को भरते रहेंगे, ठीक है। बहरहाल तीसरा लफ्ज़ है सोना। सोना कहते हैं जो इरादे से किया जाए, बार बार करने से उसमें महारत पैदा हो जाए। महारत मीन एक्सीलेंसी, माहिर हो गए आप। अब आम लोगों की बात है तो फिर बात हुई या मलून, इससे पता चला कि अवामुन नास जो होती है, जो अमल करती है वो बस इरादों से कर लेती है, ख़त्म कर लिया, सिंपल दैट्स इट। लेकिन जो ख़ास लोग होते हैं, जो आलिम लोग हैं या इल्म के मनसब पे फाइज हैं, वो बड़ी मेहनतों से लोगों को गलत चीज़ों की तरफ माइल करते हैं। यस नाउन इनके अखबार और इनके रबियों के लिए आया, बड़ी मेहनत से बनाने को सना कहते हैं। उर्दू में एक लफ्ज़ बहुत मशहूर है, सनत व हिरफत। सनत किसको कहते हैं, इंडस्ट्री को कहते हैं, मेहनत होती है ना उसमें, यानी टेलर मेड दीन इन्होंने बनाया लोगों के लिए, अपनी अक्लों को लगा लगा के किताबों में तब्दीलियाँ करते हैं, सच्चाई और दयानत पर लगाने की बजाय अपनी इन स्किल्स को झूठ और ख़यानत पर लगाते हैं। ये माहिर हो गए गुनाह को देखकर खामोशी इख्तियार करने में, इन्होंने महारत हासिल कर ली। और ये आज के दौर का भी मसला है, लोगों को इधर उधर के मसाइल में लगा दो ताकि असल मसले की तरफ सोचने की तौफीक ही न रहे। यहाँ खतीब और उलमा को ज़िम्मेदारियाँ दी जा रही हैं, माजरत के साथ हम ख़ुद भी यही काम कर रहे हैं। लेकिन आज के दौर में भी देखा जाए तो दीन के नाम पे जो शोहरत मिलती है वो फ़िरका वारियत को ही मिलती है। सारी बातों का एक ही खुलासा है कि तुम किसी एक जमात या एक मसलक के साथ जुड़ जाओ। ज़िम्मेदारी, अगर अल्लाह ताला कल आपको इस मनसब पे पहुंचाए, और मैं आप सब के लिए दुआ करूंगी कि जो इतने शौक़ से और इतनी मेहनत से इतना वक्त रोज़ लगा रहे हैं, अल्लाह ताला आपके इल्म को नफ़ामंद इल्म करे, आप वो खुशबू बने कि जहां आपकी पोटली थोड़ी सी भी खुल जाए तो वहां खुशबू फैल जाए। اور آپ سے دنیا کے اندر سے یہ تعفن دور ہو، اسم اور عدوان ختم ہو، سخط ختم ہو آپ کی ذات سے، پہلے آپ کی ذات سے، پھر آپ کے گھر سے، پھر آپ کے ارد گرد سے اور آئے. لیکن جب کبھی کوئی بات کرے تو موقع اور ماحول کے مطابق کرے. علم والوں کی یہ ذمہ داری ہے. خطبے ہوتے ہیں، مسجد میں جمعے کی نمازیں ہوتی ہیں، درس ہوتے ہیں، کیسی سپیچز ہونی چاہیے؟ کاروباری طبقے میں بیٹھ کے بات کریں تو ان کو کاروبار کی گھتیاں سلجھائیں، ان کو پڑھائیں جا کے اللہ کے نبی صلی اللہ علیہ وسلم کی وہ روایات جو کاروبار، بزنس، ٹریڈنگ، تجارت سے متعلق تھی، ان کو بتایا جائے کہ بزنس اصل میں کیا ہوتا ہے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے اپنے دور میں یہ شرط لگائی تھی، شاید آپ میں سے کوئی لوگ جانتے ہیں کہ نہیں، آپ کسی شخص کو دکان نہیں کھولنے دیتے تھے جب تک اس کو حدیث کا وہ باب نہیں پڑھاتے تھے جو بیو اور جس میں یہ ساری مزاربت اور کئی ایسے ڈفرینٹ ابواب ہوتے ہیں. کہتے تھے نہیں، تم نے پڑھ لیا، تمہیں پتہ ہے حلال طریقہ کیا ہے، حرام کیا ہے، کیونکہ اتنی چھوٹی چھوٹی باریک باتیں ہوتی ہیں کہ انسان اس کو سوچ نہیں سکتا. پھر اسی طرح اگر کوئی کسی گاؤں میں جا کے درس دے رہا بات کر رہا ہے تو وہاں جا کے جہالت دور کرنے کی باتیں کی جائیں، قتل و غارت کی برائی بتائی جائے، بیٹیوں کو عزت کی نگاہ سے دیکھنا، گالیاں نہ دو، عورتوں میں درس دیا جائے تو ان کو اطاعت سکھائی جائے، غیبتوں سے دور کیا جائے، گوسپ سے دور کیا جائے، ایک دوسرے کے اوپر الزامات لگانے سے دور کیا جائے، ان کو اپنی عزت اور عصمت کی حفاظت سکھائی جائے. بڑے لوگوں میں جب بات کریں، ان لیڈس میں، تو وہاں جا کے ان کو بتایا جائے اس بات کو کہ لا تتخذوا الذین اتخذوا دینکم، یعنی وہ ان لوگوں کو دوست نہ بناؤ، ان کی مماثلت نہ کرو. آج ساری مخالفت ہو رہی ہے تو فرقوں پر ہوتی ہے، بات کرتے ہوئے منہ سے جھاگ نکلنے لگتی ہے، اتنے جوش سے بولتے ہیں، آدھی آدھی رات تک ہمارے جلسے جلوس رہتے ہیں، یہ سنتیں نہیں ہیں. آج جو دین پھیلا جا رہا ہے یہ دین کا طریقہ نہیں. دین تو آیا تھا معاملات سکھانے کے لیے، اخلاق سکھانے کے لیے، عبادات سکھانے کے لیے. آج ہماری ساری کوششوں کا رخ فرقہ واریت ہو گیا. اللہ تعالی ہمیں محفوظ رکھے اور ان ساری خرابیوں سے محفوظ رکھے. آج شرک پھیل رہا ہے، کفر پھیل رہا ہے، بے دینی پھیل رہی ہے، بے حیائی کو دیکھ لیجئے، ہر بندہ اپنا کردار ادا کر رہا ہے اور دین کے نام پہ یا تو چند ریچولز اور یا پھر تفرقے بازی. اللہ تعالی سے دعا کرتے ہیں کہ ہمیں ایسی چیزوں سے محفوظ رکھے. اللہ تعالیٰ نے ایسے ہی لوگوں کی باتیں ہمارے سامنے کھول کے رکھ دی کہ دیکھو وہ لوگ جو انسان سے ذہنی طور پہ مرعوب ہوتے ہیں، جو اسلام سے ذہنی طور پہ مرعوب ہوتے ہیں، اسلام کا بڑھتا ہوا غلبہ دیکھ کر پھر وہ اس کا کھلم کھلا حریف نہیں بننا چاہتے، کیونکہ اندر سے باپ دادا کا دین ہوتا ہے لیکن چند الفاظ ایسے بولتے ہیں جس سے ایمان دکھے. ایسے لوگ یہ بھول جاتے ہیں کہ ان کا معاملہ اللہ کے ساتھ ہے، جس کی نظر دلوں پر ہے، جو بندے کے ساتھ کبھی ظلم نہیں کرے گا، زیادتی نہیں کرے گا، اور وہ بندے کے منہ سے نکلے ہوئے ایک ایک لفظ کو کل میدان محشر میں ترازو میں تولنے سے پہلے اس دنیا میں بھی تولے گا. یہاں بھی اس کی قیمت دینی پڑے گی، پھر وہاں دی جائے گی.